नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। शुरूमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। एमाले नेता ओलीलाई थप उपचारको लागि बैंकक लगिँदै प्रतिरोधात्मक क्षमता कमजोर। एकीकृत माओवादी चितवनको छैटौं जिल्ला सम्मेलन सम्पन्न। 38 सदस्यीय जिल्ला कार्य समिति र 22 जना केन्द्रीय प्रतिनिधि चयन। भारतको लोकसभा चुनाव अन्तर्गत 7 चरणको मतदान जारी। चर्चित हस्तीहरूको भाग्यको फैसला हुँदै। र इण्डियन प्रिमियर लिगमा आज सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई थप उपचारका लागि बैंकक लगिने भएको छ। उहाँलाई आज दिउँसो 1 बजे थाई एयरलाइन्सको विमानबाट त्यसतर्फ लगिने एमाले नेता कृष्ण गोपाल श्रेष्ठले जानकारी दिनुभयो। बैंककमा रहेको बमरुङगाड अस्पतालमा ओलीको उपचार हुने श्रेष्ठले बताउनुभयो। उपचारमा संलग्न चिकित्सकहरूका अनुसार ओलीलाई शरीरमा प्रतिरोधात्मक क्षमता कमजोर भएपछि हुने फंगल मेनेन्जाइटिस भएको छ। उहाँलाई अझै केही दिन चिकित्सकहरूको निगरानीमा उपचार गर्नुपर्ने श्रेष्ठले जानकारी दिनुभयो। आइतबार बेलुकी हल्का ज्वरो र बान्ता भएपछि ओलीलाई शिक्षण अस्पताल महाराजगंजमा भर्ना गरिएको थियो। 7 वर्ष अघि भारतमा मेरिगोला प्रत्यारोपण गरेपछि ओली पटक पटक अस्वस्थ हुँदै आउनु भएको छ। 2 हप्ता अघि मात्र उहाँ दिल्लीमा उपचार गरेर स्वदेश फर्कनु भएको थियो। डाक्टरहरूले आराम गर्न सल्लाह दिए पनि पार्टीको नजिकैको महाधिवेशनको कारण ओली विभिन्न कार्यक्रममा सक्रिय हुँदै आउनु भएको छ। व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक आज बस्ने भएको छ। समितिको कार्यालय सिंहदरबारमा बिहान 11 बजेपछि बस्ने बैठकमा आज सभासदहरूसँग परिचयात्मक कार्यक्रम हुनेछ। अहिलेसम्म सभापति चयन नभएकाले ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्नेछ। समितिको सभापति प्रत्यक्ष प्रतिपक्ष दलबाट चुनिने प्रावधान रहे पनि अझै प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले सभापतिका लागि सिफारिश गरेको छैन। यसैगरी संविधान सभा अन्तर्गतको क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति र नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको बैठक आज बस्ने भएको छ। दुवै बैठक नयाँ बानेश्वर स्थित संविधान सभा भवनमा बस्नेछ। एकीकृत नेकपा माओवादी नजिकको अखिल क्रान्तिकारी सहितका 18 विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयले आउँदो जेठ 14 गते गर्न लागेको सोभिउ निर्वाचनको मिति सार्न माग गरेपछि नेभी संघ र अनिरा सोभिउले पनि आज छुट्टा छुट्टै धारणा सार्वजनिक गर्दैछन्। समयमै चुनाव हुनुपर्ने मागसहित आज औपचारिक धारणा सार्वजनिक गर्ने विद्यार्थी संगठनले बताएका छन्। चुनावको विपक्षमा रहेका विद्यार्थीहरूले आजदेखि क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने बताएका छन्। तर नेभी संघ र अनिरा सोभिउ लगायतका विद्यार्थी संगठनले भने जेठ 14 गते नै चुनाव सम्पन्न गराउन सबैले पहल गर्ने बताएका छन्। नेभी संघका प्रवक्ता युपी लामिछानेले आज पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने र चुनावको तयारीमा जुट्ने जानकारी दिनुभयो। नेपाल पत्रकार महासंघको अध्यक्षका उम्मेद्वार डाक्टर महेन्द्र विष्टले पत्रकारको मर्यादा कमजोर हुँदै गएको बताउनु भएको छ। पत्रकारलाई आस्थाको रूपमा हेर्नुपर्ने भए पनि त्यसो हुन नसकेको भन्दै उहाँले मर्यादित पत्रकारिता प्रवर्धन आफ्नो प्राथमिकतामा रहने बताउनुभयो। रेडियो अर्पणसँग बिहान कुराकानी गर्दै प्रेस चौतारीका तर्फबाट अध्यक्षका उम्मेद्वार विष्टले श्रमजीवी ऐन लागू भएको समय लामो समय भइसक्दा पनि कार्यान्वयन हुन नसक्नु दुःखद पक्ष रहेको बताउनुभयो। श्रमजीवी ऐन लागू नहुँदा पत्रकारहरू पत्रकारिता पेसामा रहिरहन मुस्किल परिरहेको हुँदा आफू महासंघको अध्यक्षमा निर्वाचित भएको खण्डमा ऐन पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो। श्रमजीवी ऐन कार्यान्वयनका लागि व्यक्ति एक्लैले कुरा उठाउँदा जोखिम हुने भएकाले यसमा महासंघले काम गर्ने बताउनुभयो। फरक प्रसंगमा विष्टले धेरै मीडिया खुल्दा चल्न नसक्ने अवस्था रहेकाले मर्ज गर्नुपर्ने बताउनुभयो। मीडिया मर्जका लागि अर्थविद तथा मर्जको प्रक्रियामा लागेकाहरूसँग आफूले छलफल गरिरहेको भन्दै उहाँले यो प्रक्रिया सफल हुने पनि विश्वास लिनुभयो। रूपन्देहीमा जमिनमुनि डिजल लुकाएर र बेच्न सक्रिय रहेको अभियोगमा पक्राउ परेका 22 जनालाई आज प्रहरीले म्याद थपका लागि अदालतमा पेश गर्दैछ। पक्राउ परेका ट्याङ्कर चालक सहचालक तथा जग्गा धनीलाई आज अदालत पेश गरी थप अनुसन्धान अघि बढाइने रूपन्देही प्रहरीले जनाएको छ। आयल निगमका लागि भारतबाट आउने पेट्रोलियम निगममा नपुग्दै बाटोमै लुकाउने गरेको सुराकीका आधारमा प्रहरीले मंगलबार रूपन्देहीको पडसरी गाविस दुईबाट उनीहरूलाई ट्याङ्कर र डिजलसहित पक्राउ गरेको हो। बरामद भएको डिजल 17,000 लिटर रहेको अनुमान गरिएको भए पनि आज आयल निगमको टोलीले त्यसको मापन गर्ने प्रहरीले जनाएको छ। ट्याङ्कर व्यवसायी चालक र निगमका कर्मचारी समेतको मिलेमतोमा बाटोमै पेट्रोलियम लुकाउने र विभिन्न कारणले परिमाण घटेको बताउने गएको हुन सक्ने प्रहरीको अनुमान छ। एकीकृत नेकपा माओवादी चितवनको 6 जिल्ला सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले 38 सदस्यीय जिल्ला कार्य समिति र 22 जना केन्द्रीय प्रतिनिधि चयन गरेको छ। गएको आइतबारबाट शुरू भएको अधिवेशन अन्तर्गत बन्द सत्रमा आकांक्षी बढ़ी भएपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको हो। आज बिहान 3 बजे मतगणनाको अन्तिम परिणाम आएको थियो। 38 जना जिल्ला समितिका लागि 71 जनाले उम्मेद्वारी दिएका थिए भने 22 जना केन्द्रीय प्रतिनिधिका लागि 63 जनाको उम्मेद्वारी परेको थियो। प्रतिनिधि 500 जना मध्ये 489 जनाले मतदान गरेका थिए। माओवादी चितवनका पूर्व संयोजक घनश्याम दाहालका अनुसार केन्द्रीय नेताहरू अमित शेरसन, विश्वभक्त दुलाल, नारायण दाहाल लगायतले केन्द्रीय प्रतिनिधिमा विजयी हासिल गरेका छन्। त्यसै गरी पूर्व संयोजक दाहाल, चित्रबहादुर श्रेष्ठ, ठाकुर ढकाल, सन्देश पौडेल लगायतका जिल्ला समितिमा निर्वाचित भएका छन्। जिल्ला प्रतिनिधि समेत रहनुभएकी क्रान्तिकारी पत्रकार संघ चितवनकी अध्यक्ष शान्ता अधिकारीका अनुसार यसअघि जिल्लामा महत्वपूर्ण भूमिकामा रहेका सुदर्शन पौडेल, ओम पाण्डे, गोपाल कुबर, मधुसूदन सापकोटा लगायतले निर्वाचनमा पराजय भोग्नु परेको छ। समितिको अध्यक्ष सहितका पदाधिकारी चयन सदस्यहरूबाट गरिने ए नेकपा माओवादी चितवनले जनाएको छ। प्रचण्ड बाबुराम र नारायण काजी पक्षधरका बीचमा कडा प्रतिस्पर्धा भएको थियो। गत वर्षको अन्तिम 4 महिनामा इलाका प्रहरी कार्यालय रत्नगरमा निकै कम मात्रामा मुद्दाहरू दर्ता भएका छन्। रत्नगरमा प्रहरी नायब परीक्षकको दरबन्दी आएपछि मुद्दा दर्ता गर्न शुरू गरिएको थियो। यसअघि पूर्वी चितवनको इलाका प्रहरी कार्यालय खैरनीमा मात्र मुद्दा दर्ता हुने गरेको थियो। कार्यालयले गत वर्षको पुष महिनादेखि मुद्दा दर्ता गर्न शुरू गरेको हो। यस अवधिमा कार्यालयमा 19 मात्र मुद्दाहरू दर्ता भएका छन्। कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक केदार पन्तका अनुसार सार्वजनिक मुद्दा, जबरजस्तीकरणी भवितव्य र फुटकर ज्यान सम्बन्धी मुद्दा दर्ता भएका छन्। दर्ता भएका मध्ये सबैभन्दा बढी सार्वजनिक मुद्दा रहेका छन्। कार्यालयको तथ्याङ्क अनुसार चैत्रसम्म 15 सार्वजनिक मुद्दा, 2 भवितव्य र 1-1 जबरजस्तीकरणी र फुटकर ज्यान सम्बन्धी रहेका छन्। सार्वजनिक अपराधका घटनाहरू सोझै जिल्ला पठाउने भएकाले यस किसिमको मुद्दाहरू कम दर्ता भएको कार्यालयका प्रवक्ता पन्तले बताउनुभयो। कार्यालयले अन्य मुद्दा बाहेक सार्वजनिक मुद्दाहरू चैतबाट मात्रै दर्ता गर्न शुरू गरेको थियो। दर्ता भएका 15 सार्वजनिक मुद्दामा 21 जना अभियुक्त पक्राउ परेका र 17 जना फरार रहेको प्रवक्ता एवं प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो। त्यस्तै जबरजस्तीकरणीका 1 जना अभियुक्तलाई पनि पक्राउ गरिएको उहाँले बताउनुभयो। अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ। लाखौं रकम खर्च गरेर विभिन्न कार्यक्रमको उद्घाटन गर्न जाने नेता तथा मन्त्रीहरूको क्रियाकलापप्रति तपाईँको विचार के छ? सामान्य कुरा, बी देशको ढुकुटी रित्याउने काम, र सी यस्ता क्रियाकलाप रोक्नुपर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ हेटोडा बिर्ग सड़क खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबीसी काठमाडौँ, मुगलिन दमोली पोखरा, नानगढ परासी बुटोल सड़क खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 114 चौक चितवन, फोन नम्बर 0556 63 063, मोबाइल नम्बर 98551 7043। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 42 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्ने महाशाखाको भनाइ छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। भारतको लोकसभा चुनाव अन्तर्गत आज 7 चरणको मतदान भइरहेको छ। 7 राज्य र केन्द्र शासित 2 प्रदेशका कुल 89 सीटका लागि मतदान भइरहेको छ। गुजरातको 26, आन्ध्र प्रदेशको 17, बिहारको 7, जम्मू काश्मीरको 1, पंजाबको 13, उत्तर प्रदेशको 14, पश्चिम बंगालको 9 तथा दादरा नगर हवेलीको 1 र दमण दीपको 1 सीटका लागि मतदान भएको हो। भावी सरकारका लागि पंजाब, गुजरात र आन्ध्र प्रदेशको 56 सीट महत्वपूर्ण हुने भारतीय संचार माध्यमहरूले जनाएका छन्। यो क्षणमा झण्डै 14 करोड़ मतदाताले भाजपाका प्रधानमन्त्री पदका उम्मेद्वार नरेन्द्र मोदी, कंग्रेसका अध्यक्ष सोनिया गान्धी, भाजपाका अध्यक्ष राजनाथ सिंह, लालकृष्ण आडवाणी, केन्द्रीय मन्त्री फारूक अब्दुल्लाह, मुरली मनोहर जोशी समेत 1295 उम्मेद्वारको भागेको फैसला गर्नेछन्। मोदी बडोदराबाट, कंग्रेस अध्यक्ष गान्धी रायबेलीबाट, भाजपा अध्यक्ष सिंह लखनऊबाट, कानपुरबाट केन्द्रीय कोइला मन्त्री श्री प्रकाश जायसवाल र भाजपाका वरिष्ठ नेता मुरली मनोहर जोशी चुनावी मैदानमा रहेका छन्। यस चरणमा अभिनेताहरू विनोद खन्ना, परेश रावल र जावेद जाफरी तथा संगीतकार बप्पी लाहिरी पनि चुनावी प्रतिस्पर्धामा छन्। खेल समाचार। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। अन्तिम दुई स्थानमा रहेका यी दुई टोली बीच बेलुका 8 बजेपछि भिडन्त हुनेछ। अहिलेसम्म 5 खेल खेलेको हैदराबादले एउटामा मात्र जितेको छ भने साबेक विजेता मुम्बईले अहिलेसम्म एउटा खेल पनि जित्न सकेको छैन। हैदराबाद 2 अङ्कका साथ अङ्क तालिकाको 7 तथा मुम्बई अङ्कविहीन पुछारमा छ। आजको खेलमा मुम्बई पहिलो जितको खोजीमा रहनेछ भने हैदराबाद उसलाई रोक्ने प्रयासमा रहनेछ। यसअघि गैराती भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई बााउण्ड्री काउन्टको आधारमा पराजित गरेको छ। सुपर ओभरमा पुगेको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई चौका र छक्का बढ़ी प्रहार गरेको आधारमा हराएको हो। 153 रनको लक्ष्य पाएको कोलकाताले 20 ओभरमा 8 विकेट गुमाएर 152 रन नै बनाएपछि खेल सुपर ओभर धकिलिएको थियो। सुपर ओभरमा पनि दुवै टीमले 11-11 रन नै बनाए। राजस्थानले चौका र छक्का गरी 18 प्रहार गरेको थियो भने कोलकाताले 13 मात्र बााउण्ड्री कटाएको थियो। त्यही आधारमा राजस्थान विजयी भएको हो। यसअघि युएईमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पूरै 20 ओभर खेल्दै 5 विकेटको क्षतिमा 152 रन बनाएको थियो। जितपछि राजस्थान 6 अङ्कसहित तालिकाको तेस्रो स्थानमा यथावत छ भने कोलकाता एमाले नेता ओलीलाई थप उपचारका लागि बैंकक लगिँदै प्रतिरोधात्मक क्षमता कमजोर। एकीकृत माओवादी चितवनको 6 जिल्ला सम्मेलन सम्पन्न। 38 सदस्यीय जिल्ला कार्य समिति र 22 जना केन्द्रीय प्रतिनिधि चयन। भारतको लोकसभा चुनाव अन्तर्गत सातौं चरणको मतदान जारी, चर्चित हस्तीहरूको भाग्यको फैसला हुँदै र इन्डियन प्रिमियर लिगमा आज सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुने। अवस्त बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज खनाल आज्ञा चाहन्छु, नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथै एसएल पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटीसी मल्टी लर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इंग्लिश जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युट मल्टी लर्निंग एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैंकको माथि, मोबाइल 9842146174। आकर्षक घरेरीहरू बिक्रीमा खैरहनी 7 चितवनमा अवस्थित पुरानो खैरहनी पर्साको मूल हाइवेबाट 50 मिटर आसपासमा खैरहनी उच्च मावि प्रहरी कार्यालय र वन कार्यालयबाट 500 मिटर पश्चिम तर्फ 7